संसारै रूपकी रानी हजार मध्ये लोभी म पनि लाग्लुङ रासको दर्शन गर्दैमा भन्छन् माया भन्यो सबै नजर बाँध्यो काली तिम्रो लाली उठैमा रूपकी रानी हजार मध्ये लोभी म पनि लाग्लुङ रासको दर्शन गर्दैमा भन्छन् माया भन्यो सबै नजर बाँध्यो काली तिम्रो लाली उठैमा भन्छन् माया भन्यो सबै नजर बाँध्यो काली तिम्रो लाली उठैमा चञ्चले छुचुल बोले बनाको लाखौं लाखमा तिमी हो मनको बाग्लुङ राजको टासी कोटैमा भन्छन् माया Maya, but you're not a